نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أجعلتم سقاية الحاج وعمارة المسجد الحرام كمن آمن بالله واليوم الآخر وجاهد في سبيل الله لا يستوون عند الله والله لا يهدي القوم الظالمين. کیا تم لوگوں نے حاجیوں کو پانی پلانے اور مسجد حرام کی مجاوری کرنے کو اس شخص کے کام کے برابر ٹھہرا لیا جو ایمان لایا اللہ پر اور روز آخرت پر، اور جس نے جہاد کیا اللہ کی راہ میں؟ اللہ کے نزدیک یہ دونوں برابر نہیں ہیں، اور اللہ ظالم قوم کو ہدایت نہیں دیتا. آپ نے کبھی دیکھا کہ کبھی بھی صدقے کی جب بات ہوتی ہے تو لوگ عموماً کیا سمجھتے ہیں؟ صدقہ کرنا کیا ہے؟ بکرا قربان کر دیا جائے، یا پھر کہیں سے دیگ پکی پکائی لے کر کسی مدرسے میں چھوڑ دی جائے، یا کسی یتیم خانے میں چھوڑ دی جائے؟ اس سے آگے ہم سوچتے ہی نہیں. تو یہ آیتیں کس کے لیے نازل ہوئی ہیں پھر؟ اگر یہ ہمارے لیے نہیں ہے تو یہ کس کے لیے سب کچھ کہا جا رہا ہے؟ یعنی یہ آیت جو ہے یہ جھنجھوڑ دینے والی ہے. اجعلتم سقاية الحاج و عمارة المسجد الحرام. جب میں UK میں پڑھ رہی تھی تو اس دوران مجھے مختلف اسٹوڈنٹس کی ضروریات اور اس سے قریب سے دیکھنے کا واسطہ پڑتا رہتا تھا. جیسے آپ لوگ اسٹوڈنٹ ہیں تو ایک دوسرے کی حالت کو اور ایک دوسرے کے حال احوال کو جانتے ہیں، تو میں نے وہاں جا کر تھوڑا درس و تدریس کا کام شروع کیا. پھر لوگ مختلف اپنے مسائل یا اپنی چیزیں مجھے لا کے بتاتے تھے. تو ایک خاتون آئی میرے پاس، حج کا سیزن تھا، تو کہنے لگی کہ میں نے فلاں کو پیسے دینے تھے تو شاید انہیں یاد نہیں رہا، یا دے نہیں سکی، یا وہ لے جا نہیں سکی. تو اس پر کچھ پریشان تھی کہ میں نے صدقہ کرنا تھا اور کچھ پیسے بھجوانے تھے حرم میں، تو وہ نہیں جا سکے. تو میں نے کہا وہاں کیوں بھجوانے تھے؟ کہتی میں ہر سال بھیجتی ہوں کہ وہاں پر میری طرف سے حاجیوں کو پانی پلا دیں. تو میں نے کہا کہ ٹھیک ہے، یہ بھی بہت اعلیٰ درجے کی نیکی ہے، اور وہاں تو لاکھوں لوگ جا رہے ہیں اور خود لوکل یہ کام بہت کرتے رہتے ہیں، لیکن یہاں پر کچھ اسٹوڈنٹس ایسے ہیں کہ جن کے پاس پورا کھانے کو نہیں ہے، یا جن کی فیس کا انتظام مشکل ہے، تو آپ ان کو کیوں نہیں دے دیتی؟ کیونکہ یہ صدقہ جاریہ کی ایک بہترین قسم ہے. بھلے وہ اسٹوڈنٹس سائنس پڑھ رہے ہیں یا کچھ اور پڑھ رہے ہیں، لیکن اگر امت مسلمہ کے پاس اچھے ذہن ہوں گے، اچھا علم ہوگا، تو یہ آئندہ چل کر بہترین فائدہ پہنچا سکیں گے. اور اگر وہ مالی لحاظ سے پیچھے سے کمزور ہیں تو بھی ان کی مدد جو ہے علم کے راستے میں ایک بہترین صدقہ جاری ہے. لیکن ان کو میری بات سمجھنا بہت مشکل تھی، اور ان کا دل اس پر راضی ہونا کہ یہ صدقہ جاری ہے کہ ایک بہترین قسم ہے، ان کی سمجھ میں نہیں آ رہا تھا. تو اس سے مجھے اندازہ ہوا کہ ہمارے ماسز جو ہیں وہ صدقہ یا خیرات یا نیکی یا اللہ کے راستے میں خرچ کرنا وہ صرف اسی حد تک لے لیتے ہیں. یا تو وہ کچھ کھلانے پلانے کا انتظام کر دیں گے، یا پھر مسجد بنوا دیں گے. اب آپ دیکھیں کہ مسجد بنانا ٹھیک ہے، بہت نیکی کا کام ہے. آگے آپ دیکھیں گے مسجد ضرار بھی بنائی گئی تھی. یعنی ہر مسجد جو ہے مسجد کے نام سے بھی دھوکہ نہیں کھانا چاہیے کہ وہ خیر ہی کے جذبے سے کھڑی کی گئی ہے. بعض اوقات مسجد ضرار جیسی مثالیں بھی ملتی ہیں کہ ایسی مسجدیں بنائی جاتی ہیں جو صرف مسلمانوں ہی کے ایک دوسرے گروہ کو لیٹ ڈاؤن کرنے کے لیے، یا اس کے مقابلے پر، یا مسلمانوں کے درمیان مزید فرقہ واریت کو ہوا دینے کے لیے، یا آپس میں ٹکرانے کے لیے. ایسے بھی کئی عزائم موجود ہوتے ہیں. لیکن ہمارے ہاں اگر کسی نے نیکی کا کوئی اعلیٰ ترین صدقہ جاریہ کا کام کرنا ہے تو وہ مسجد بنانے کو کافی سمجھتا ہے، اور اگر صدقہ خیرات غریبوں پہ کرنا ہے تو وہ چند جگہوں پہ کبھی کبھار بھول بھلا کے کسی، وہ بھی کسی عام حالات میں نہیں، عام دنوں میں نہیں، جب کوئی مصیبت آتی اس وقت صدقہ کرنا یاد آتا ہے. ہم نے صدقے کو مصیبت کے ساتھ ریلیٹ کر دیا ہے کہ جب تک مصیبت نہ آئے صدقہ نہیں. تعلیم، تربیت، اپ برنگنگ، ذہنی اپلفٹ کے لیے کیا کچھ نہیں کیا جا سکتا. لیکن جتنے بھی ریسورسفل لوگ ہیں، اگر آپ ایک سروے کر کے دیکھیں کہ وہ सदका कब करते हैं, नंबर एक, और नंबर दो कहाँ करते हैं? तो इस दो जगहों से ऊपर नहीं उठे हुए होंगे। अगर उनको मालूम होता कि जिहाद फी सबीलिल्लाह किस किस चीज का नाम है, और माशरे से गुर्बत को मिटाना, जहालत को मिटाना, बेदीनी को मिटाना, बेहिसी को खत्म करना, ये सब भी जिहाद की किस्में हैं, और इसके लिए मंसूबे बनाना ये आला तरीन किस्म है सदका खैरात की, जो सदका जारिया है। क्योंकि वो हदीस में आता है ना कि जाहिदुल मुशरिकीन बे अम्वालिकुम व अनफुसिकुम व अलसिनतिकुम, तो जिहाद में माल, नफ्स और जबान ये सब कुछ शरीक है, सब शामिल है, लेकिन हमें इसका कोई तसव्वुर ही नहीं, एहसास ही नहीं कि ये भी करने का कुछ काम है। आप देखें कि जब आप एक गरीब को खिलाते हैं, खिलाना चाहिए, भूखे को खिलाना चाहिए, इसमें कोई ये ना समझे कि भूखे को ना खिलाया जाए, भूखे को खिलाना चाहिए, वो भी जन्नत में ले जाने वाले कामों में से है। लेकिन थोड़ा सा जरा गहराई में भी सोचें। एक ये है कि आपने खाना पकाया और भूखों को थोड़ा थोड़ा बांट दिया और आ गए, मुतमइन हो गए, और एक ये है कि उससे आगे उनके लिए सोचें कि ये कब तक इस तरह मांग के खाते रहेंगे। क्यों ना इन्हें इस काबिल बनाने का भी कोई मंसूबा बनाया जाए मिलजुल कर, कि जिससे ये बाइज्जत तौर पर अपने पांव पर खड़े हो सके। आपको पता है कि इस वक्त पाकिस्तान की आबादी में सबसे ज्यादा तादाद किस एज ग्रुप की है? टीन एजर्स की। यानी हमारी आबादी में जैसे होता है ना कि बूढ़े कितने हैं, फिर मेच्योर लोग कितने हैं, फिर जो उससे कम, फिर बच्चे, तो सबसे ज्यादा हमारी आबादी का बड़ा प्रोपोर्शन जो है वो टीन एजर्स का है, जिनकी उम्रें 9 साल से 20 साल तक है, थोड़ा सा टीन एज से कम भी जाता है। अब आप खुद सोचें कि इस यूथ के लिए हमारे पास क्या मंसूबे हैं, और अगर इसको कोई डायरेक्शन नहीं मिलती, इसको तालीम नहीं मिलती, इसको तरबियत नहीं मिलती, तो आइंदा 20 साल बाद पाकिस्तान का नक्शा क्या होगा? और जब ये अपनी जहालत की वजह से, लाइल्मी और दीन से दूरी की वजह से माशरे में फसाद करेंगे, तो क्या उस फसाद की जद सिर्फ उनके अपने घरों तक पड़ेगी? क्या वो उन सब तक नहीं जाएगी कि जो अब बेफिक्र हैं अपनी जिम्मेदारी से? एक तो हम सेल्फ सेंटर्ड, अपनी जात से बाहर हमको ना कोई गम है, ना फिक्र है, ना परेशानी है, सारे गम अपनी जात के हैं। शायद मैंने पहले भी आपसे कहा था, अपने गमों का जायजा लीजिए कि हमारे गम कौन से हैं। हमारे गम अपनी जात से उठते हैं और अपनी जात पे वापस लौट जाते हैं। ज्यादा से ज्यादा हम थोड़े सेंसिटिव हों तो बहन भाइयों का सोच लेंगे, या अपने खानदान का सोच लेंगे, उससे बाहर किस किस का दर्द है आपके अंदर, किसके लिए आप बेचैन हो उठे? तो एक मुसलमान तो ऐसी बेहिसी की जिंदगी नहीं बसर करता। मुसलमान तो एक जिस्म की तरह होते हैं, उसके तो एक हिस्से को तकलीफ हो तो सारा ही बेचैन हो जाता है। हमारे यंगस्टर्स क्या कर रहे हैं, किस चीज में वक्त जाया कर रहे हैं? यानी ये वो वक्त है जो एक प्राइम टाइम होता है जिंदगी का, जब सबसे ज्यादा एनर्जी होती है, और ये एनर्जी कहाँ कहाँ जाया हो रही है। तो इसलिए ये जो उम्मत मुस्लिमा की हैसियत से हमारा रोल है और हमारी जिम्मेदारी है, और ये जिस जिहाद का हमें जाहद फी सबीलिल्लाह का हुक्म दिया जा रहा है, ये सब कुछ किसी को तो सोचना है। अगर हम में से हर एक ये सोचे नहीं ये मेरा काम तो नहीं, तो किसी और को करना है, किसी और कौन है वो, उसको फिर ढूंढ लाइए कहीं से जो ये करेगा, आखिर किसी को तो करना है। और अगर और कोई नहीं कर रहे तो मुझे अपनी जिम्मेदारी तो पूरी करनी, क्योंकि मुझे तो खुदा को जवाब देना है। अपने अपने तौर पर ही सोचें कि मैं क्या कर सकती हूँ। इस सारी गुफ्तगू का मकसद ये था कि जब तक हम दीन की वैल्यूज को एज इट इज नहीं लेते, उस वक्त तक हमारी दुनिया भी महफूज नहीं। इस्लाम ने ये नहीं कहा कि अच्छे फिजिशियंस ना हो, या अच्छे आर्किटेक्ट्स ना हो, या अच्छे इंजीनियर्स ना हो, या माशरे में अच्छे उस्ताद ना हो, या अच्छे काम करने वाले ना हो, लेकिन बात यह है कि अगर माशरे के अंदर अमन होगा, और न सिर्फ ये कि हमारे माशरे के अंदर, दुनिया के अंदर जब तक अमन नहीं, दुनिया के अंदर जब तक बेचैनी है और फसाद है और फितना है, तो ये जितने भी अच्छे फिजिशियंस होंगे और जितने भी अच्छे अच्छे लोग होंगे, इनकी अच्छाई किसको काम आएगी, और वो कितना फायदा इंसानियत को दे सकते हैं? खा तरक्की याफ्ता ममालिक हों या तरक्की पजीर ममालिक हों, दुनिया में जितना फसाद फैल चुका है खुदा से दूरी की वजह से, ہدایت سے دوری کی وجہ سے اس کا ہم اندازہ نہیں کر سکتے. تو زندگی کا مقصد محض ایک اچھا فزیشن ہونا ہی نہیں, وہ تو ہونا ہے, اور اس میں بھی ڈپینڈ کرتا ہے کہ آپ کی نیت کیا ہے. کیا آپ صرف مال کمانے کے لیے یا اپنا سٹیٹس بڑھانے کے لیے ایک اچھے فزیشن بن رہے ہیں, یا پھر آپ کا مقصد انسانیت کی خدمت کے ساتھ امت مسلمہ کو عزت دینا بھی ہے. اگر ساتھ امت مسلمہ کو عزت دینا ہے تو بہت اچھا مقصد ہے, لیکن بات یہ ہے کہ ہم میں سے کتنے لوگ ہیں جو فزیشن بننے کے بعد یہ یاد رکھتے ہوں کہ وہ صرف ایک فزیشن ہی نہیں بلکہ اس کے ساتھ ساتھ وہ ایک انسان بھی ہیں اور وہ ایک مسلمان بھی ہیں, اور ان کی ذمہ داری انسان ہونے کے ناطے بھی کچھ ہے اور مسلمان ہونے کے ناطے بھی ان کی ذمہ داری. ایک اچھا فزیشن جس کو اللہ تعالیٰ دنیا میں عزت دیتا ہے اور وہ اس کے ذریعے اگر مال کماتا ہے تو اس مال کا وہ مصرف کیا کر رہا ہے؟ کیا ایسا تو نہیں کہ وہ مال کی لالچ میں یہ نہیں دیکھتا کہ کوئی مال افورڈ کر سکتا ہے یا نہیں کر سکتا؟ اسے صرف اس سے غرض ہے کہ اس کے پاس فیس آنی چاہیے, اسے اس سے کوئی غرض نہیں کہ ایک بیمار شخص کون ہے اور کتنا بیمار ہے اور کتنا کراہ رہا ہے. کیا روزمرہ میں آپ دیکھتے نہیں کہ بہت سے لوگ بیمار ہونے کے باوجود علاج نہیں کرا سکتے, اس لیے کہ وہ اتنی بڑی بھاری فیسیں افورڈ نہیں کر سکتے. ایسے بیماروں کا کیا جرم ہے کہ جن کو پہلے کھانے کو نہ ملا, ان کے اندر وہ ریزسٹنس نہ تھی کہ وہ مختلف جراثیموں سے بچ سکتے, اور جب وہ ان سارے مال نیوٹریشن کی وجہ سے اور مختلف گندگیوں کی وجہ سے بیمار پڑے تو پھر ان کا اتنا حق بھی نہیں کہ وہ کہیں جا کر علاج بھی کر سکیں, وہ کہاں جائیں؟ جب آپ کو کبھی درد اٹھتی ہے کسی بھی جگہ پر, خواہ دانت میں اٹھے یا کہیں اور اٹھے, کبھی آپ کو خیال آیا راستہ چلتے ہوئے کہ یہ غریب شخص اگر اس کے دانت میں درد اٹھے گی تو میرے ہی جیسی درد ہوگی نا, کیا اس کے پاس یہ سہولت ہے جو میرے پاس ہے کہ میں جا کر علاج کرا رہی ہوں؟ کیا یہ بھی کرا سکتا ہے؟ اور اگر یہ نہیں کرا سکتا تو اس کے درد کی کوئی ویلیو نہیں, کیا یہ انسان نہیں, اس کے اندر کوئی احساس نہیں؟ یہ کہ ہماری ذمہ داری نہیں, ہم جو سوچیں. آج دنیا کا بڑا مسئلہ یہ ہے کہ جن لوگوں کے پاس مال ہے یا وہ بخل کا شکار ہے یا وہ اسراف کا شکار ہے. بخل میں کیا ہے کہ وہ صرف اپنی ذات کے لیے سوچتے ہیں, اسراف کیا ہے کہ اپنی ہی ذات کے لیے ایکسٹرا خرچ کرتے ہیں. دوسرے کے سال میں ہے یہ احساس باقی نہیں رہا, یہ احساس کون دیتا ہے؟ یعنی مالدار ہونا, جیسے حضور صلی اللہ علیہ وسلم نے ایک جگہ پر فرمایا تھا کہ یعنی یہ سب برباد ہوئے جب تک کہ اپنے دائیں بائیں آگے پیچھے خرچ نہ کریں. تو مالدار ہونا برا نہیں, اچھا کامیاب بزنس مین ہونا برا نہیں, برائی کہاں سے شروع ہوتی ہے؟ جب یہ مال آپ کے اندر بے حسی پیدا کرتا ہے, پھر یہ بے حسی دور کون کرتا ہے؟ کون دور کرے گا یہ بے حسی؟ یہ درد کون پیدا کرے گا؟ دین ہی کرے گا نا, خدا کا خوف ہی کرے گا. تو وہ تو کسی تک پہنچا ہی نہیں, وہ تو ساری زندگی ایک ہی چیز پڑھتے رہے اور ایک ہی مقصد کے ساتھ کہ ہمیں اتنا اور اتنا بنانا ہے, اس اور اس ڈگری کو لینا اور اس مقام تک پہنچنا ہے, ہاں وہ کسی بھی قیمت پر ہو. تو کیا ان سارے لوگوں تک اللہ کا پیغام پہنچانا جہاد میں شامل نہیں؟ کیا یہ ہماری ذمہ داری نہیں تاکہ معاشرے کے اندر سے یہ سب تفریق ختم ہو؟ یہ نعروں سے تو ختم نہیں ہوگی, یہ انقلابوں سے تو ختم نہیں ہوگی, اس کے لیے تو کوشش کرنی پڑے گی. اسی کوشش کا نام تو جہاد ہے. دین نے کبھی بھی یہ نہیں سکھایا کہ آپ دنیا چھوڑ دو, وہ دنیا کے صحیح کرنے کے لیے آیا. دین کس لیے آیا اور یہ جہاد کا بھی حکم کیوں دیا گیا ہے؟ ابھی آگے بھی آپ پڑھیں گے کہ مسلمانوں نے جب جہاد کیا اور دوسری قوموں کے پاس گئے تو پھر انہوں نے کتنی خیر پائی. یعنی دو رویے ہو سکتے ہیں, ایک یہ ہے کہ آپ صرف دین چن لیں یا دنیا چن لیں, اور دوسرا یہ ہے کہ ان دونوں کو ساتھ لے کر چلیں لیکن دین آپ کی پرائرٹی ہو دنیا پر. اس وقت ہمارا حال کیا ہے؟ یا ہم دین کی طرف چلے جاتے ہیں یا دنیا کی طرف چلے جاتے ہیں, لیکن جو ہماری اصل ذمہ داری ہے کہ دنیا میں رہتے ہوئے دین کو ساتھ لے کر چلیں, دنیا کماتے ہوئے دینی ذمہ داریاں پوری کریں. یعنی کوئی آپ کو منع نہیں کرتا کہ آپ اچھی پریکٹس نہ کریں, اچھے پوزیشن نہیں بنے, آپ بنے, آپ مال کمائیں, لیکن اسلام یہاں آ کر آپ سے پوچھتا ہے کہ اس مال سے آپ نے جہاد کیا ہے یا نہیں اب. اور جب آپ फिजिशियन बनने के लिए जिद्दोजहद और स्ट्रगल कर रहे थे उस वक्त आपकी नीयत क्या थी, वहां आपसे पूछता है कि आपकी सोच क्या थी, क्या सिर्फ अपनी जात या कुछ और भी। और फिर जब आप आ गए उस मकाम पर जो आपका आइडियल था, वो आपको मिल गया, अब वो आपको अपने लिए नहीं जीने देना चाहता, वो चाहता है कि आप दाएं बाएं भी देखें, क्योंकि ये जो जहानत और इल्म और काबिलियत अल्लाह ने आपको दी है, इससे दूसरी इंसानियत को फायदा पहुंचा है। और फिर आपको वो आयत याद होगी सूरह आले इमरान की, जिसमें था ना, ज़ुय्यिना लिन्नासि हुब्बु शहवाति मिनन निसाई वल बनीन वल क़नातीरिल मुक़न्तरति मिन अज़्ज़हबि वल फ़िद्दति वल ख़ैलिल मुसव्वमति वल अनआमि वल हर्स ज़ालिका मताउल हयातिद दुनिया वल्लाहु इंदहु हुस्नुल मआब। यानी ये सारी नेमतें पाकर आखिरत को नहीं भूलना। इन्ना जअलना मा अलल अर्दि ज़ीनतन लहा लिनब्लुवहुम अय्युहुम अहसनु अमला। यह है हमारा इम्तिहान कि दुनिया की नेमतें पाकर हम में से अच्छे काम कौन करता है। हमको आखिरत के लिए दुनिया को इस्तेमाल करना है, दुनिया को अपने लिए घर नहीं बनाना। ओनली अ फूल बिल्ड अ हाउस ऑन ए ब्रिज। तो दुनिया तो एक गुजरने की जगह है ना। चाहते सब हैं कि हो औजे सुरैया पे मुकीम, पहले वैसा कोई पैदा तो करे कल्बे सलीम। किसी ने लिखा है, क्या मैंने जिहाद नहीं किया, क्या मैं अपने घर बार अहलो अयाल दोस्त अहबाब सबको छोड़कर नहीं आई। मैंने भी अल्लाह की खातिर अपना सब कुछ छोड़ा है, सिर्फ और सिर्फ अल्लाह और उसके रसूल की मोहब्बत की खातिर। क्या ये मेरा जिहाद नहीं है कि मैं अपने सबसे ज्यादा चाहने वालों को दूर छोड़ आई हूँ और जिनको मैं चाहती थी, और अब मैं पढ़ते हुए उनका ख्याल दिल में नहीं लाती। क्या ये मेरे नफ्स का जिहाद नहीं है, क्या ये जिहाद नहीं है। जवाब दीजिए इनको, कितने ऐसे लोग हैं। आप जब लफ्ज जिहाद बोलते हैं तो आप इमेजिन किस चीज को करते हैं, आप जहन में क्या तस्वीर बनती है, लड़ाई जंग। मेरे जहन में पता क्या आता है, हलचल। इन एक ठहरे पर पानी में जैसे कुछ फेंक दिया तो वो हलचल हो गई, मुझे इस तरह की लहरें उठती और हरकत नजर आती। बेसिकली अगर जिहाद को आप हरकत से तशबीह दें और हलचल से दें या ना दें, लेकिन अगर आप इसको इस तरह इमेजिन करें तो यूं लगता है कि जैसे मुजाहिद की जिंदगी वो जिंदगी होती है जिसमें चैन नहीं, यानी चैन इस माने में नहीं कि वो दुनिया की जिंदगी पे मुतमइन होकर नहीं बैठ जाता, करार नहीं, वो ठहरा हुआ नहीं, वो अपनी नेकी पर अपने काम पर मुतमइन नहीं, वो किसी आन मुतमइन होता नजर नहीं आता कि मैंने जो कुछ कर लिया वो बहुत हो गया। वो एक बेचैन रूह है। यानी दीन जो एहसास आपके अंदर जगाता है वो एक हलचल वाली जिंदगी पैदा कर देता है। जब तक सीरत हमारे सामने नहीं, हम जिहाद का सही मफहूम ही नहीं समझ सकते। आप सल्लल्लाहु अलैहि वसल्लम ने 13 साल मक्का में भी गुजारे थे और 10 साल मदीना में, तो मक्का में कौन सा जिहाद किया था, किया भी था या नहीं किया था, तो आगाज किससे किया था और सूरत अल फुरकान में क्या फरमाया, वजाहिद हुम बिही जिहादन कबीरा, और इनके साथ जिहाद कीजिए बहुत बड़ा जिहाद। सूरत अल फुरकान मक्का में नाजिल हुई है, वहां तलवार नहीं उठी थी, वहां कौन सा जिहाद कबीर हो रहा था, अल्लाह की बात पहुंचाने का। तो वक्त और माहौल और मौके की मुनासिबत से उसकी सूरतें बदलती चली जाएंगी। मदीना में जिहाद की एक दूसरी किस्म नजर आती है, मक्का में एक और तरह नजर आती है। तो बुनियादी तौर पर हम देखते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने 40 साल तक जो जिंदगी बसर की उसमें गार में जाना भी था, उसमें गौर व फिक्र भी था एक तन्हाई में बैठ के, लेकिन जब नबुवत मिली तो दोबारा कभी गार हिरा नहीं गए। क्या वो गोशा आफियत अच्छा नहीं था, पुरसुकून जिंदगी थी, एक खामोश जिंदगी थी, उसको क्यों छोड़ आए थे? या कभी कभी वीकेंड पर दोबारा भी जाते वहां, लेकिन एक वाक्य ऐसा नहीं मिलता कि नबुव्वत मिलने के बाद आप दोबारा गारे हिरा गए हों। वो जिंदगी ठहरी हुई थी, खामोश थी, पुरसुकून थी, वहां सिर्फ अंदर एक हलचल थी। अब उसके बाद बाहर आकर वो अंदर की तो बरकरार रही, लेकिन बैरूनी हलचल भी शुरू हो गई। यानी ऐसा नहीं कि हम हिजरत और जिहाद आज नहीं कर रहे, हम सब कर रहे हैं, लेकिन दुनिया के लिए। कितने लोग हैं जो हर साल वतन छोड़ जाते हैं, दूसरे मुल्कों में चले जाते हैं, लेकिन किस गर्ज के लिए? दुनिया के लिए। हम जद्दोजहद भी कर रहे हैं उसके लिए, भाग दौड़ भी कर रहे हैं, हलचल भी, सब कुछ है। आयत नंबर 20 के रेफरेंस से आमनू, हाजरू और जाहदू तीनों इंटर रिलेटेड हैं। ईमान लाते ही हिजरत करनी पड़ती है। जरूरी नहीं कि जगह की हिजरत, बल्कि बुराई से अच्छाई की तरफ हिजरत। क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि मुहाजिर कौन है? जो उन चीजों को छोड़ दे जिनसे अल्लाह ने रोका है। ये हिजरत का प्रोसेस जिहाद मांगता है, यानी कोशिश मांगता है, अपने नफ्स पर, अपने आप पर कंट्रोल। कल तक जो अच्छा था आज बुरा है, वो छोड़ना पड़ा। ये है इंटरनल जिहाद। दूसरा है एक्सटर्नल जिहाद, आसपास का माहौल। लोग आपको इस हिजरत के प्रोसेस से गुजरते नहीं देखना चाहते। रुकावटें खड़ी होती हैं, माहौल के खिलाफ लड़ना पड़ता है। माहौल तो बदलना जरूरी है। जान और माल दोनों खपाए बगैर कैसे रुकावटें दूर हो सकती हैं? फिर आयत 23-24, ये आयत रिलेटेड है आयत 20 से, इसलिए कि जब हिजरत और जिहाद किया जाए तो सबसे ज्यादा मुखालफत घर की जानिब से होती है। करीबी लोग नाराज होते हैं, कभी अच्छी जॉब जाने का खौफ होता है, कभी खानदान और दोस्तों का पीयर प्रेशर डामाडोल करता है। कभी यूं महसूस होने लगता है कि शायद इंसान खुद ही गलत है जो ये रास्ता अपनाया है, क्योंकि हर तरफ से इतनी मुखालफत होती है कि इंसान को अपने हक पर होने का यकीन कम होने लगता है। और फिर साथ शैतान मिल जाता है जो उसको और परेशान करता है तरह तरह के वसवसे डालकर, और उस वक्त तक वो चैन से नहीं बैठता जब तक कि वो इंसान को वापस पुरानी डगर पे ले नहीं जाता। और ये काम वो अचानक नहीं करता, थोड़ा थोड़ा आहिस्ता आहिस्ता फिसलाता है, हत्ता कि इंसान वहीं जा खड़ा होता है जहां से वो चला था। और अगर ऐसा ना होता तो क्या मुसलमानों में ये सवाल आता? الذين آمنوا وهاجروا وجاهدوا في سبيل الله Right now.